इसके बरक्स जो नहीं करेंगे अच्छा इस्तेमाल, अब अगली आयतों में तकाबुल है। हम थोड़ा सा साथ साथ देखते जाते हैं। फरमाया, इन्ना आतना लिल काफिरी नसला सिला, बेशक हमने तैयार की काफिरों के लिए जंजीरें। सलासिल जो है ना, ये सिलसिलातुन की जमा है, उर्दू में कहते हैं ना सिलसिला, सिलसिला यहाँ से टूटा था, ये लफ्ज़ वही है, यानी चेन्स के मानों में, बड़ी बड़ी जंजीर के काफिरों के लिए। पीछे बात हुई ना शकूरा और कफूरा की, अब यहाँ असल में कफूर वाले रवैये का इंजाम क्या है कि काफिरों के लिए हमने तैयार की हैं जंजीरें व अगलालन, अगलाल गिल की जमा है। तीन लफ्ज़ होते हैं, जंजीर होता है, गिल होता है एक, और तीसरी एक चीज़ होती है तौक। गिल क्या है, जैसे आप ऐसे कह सकते हैं पाँव में बेड़ियाँ डालते हैं ना, इस तरह से गिल का लफ्ज़ है, यानी काफिरों को बांधने के लिए जंजीरें, या फिर उनके तौक हैं, या फिर सईरा भड़कती हुई आग है, यानी जिन्होंने नाशुक्री की ज़िंदगी बसर की, फेल हो गए, उनके लिए जो इंजाम है वो क्या है कि उनकी ज़िंदगी इंतहाई बुरे हाल की होगी और बड़े बड़े जंजीरों में उनको बांध दिया जाएगा और गलों में तौक पहना दिए जाएंगे। क्यों भाई? इसलिए कि दुनिया में शुतर बेमुहार थे। जो दुनिया में खुद को अल्लाह के हुक्म की रस्सी से नहीं बांधता ना, शरीयत की कैद में नहीं आता, कल उसको बनना पड़ेगा। तो आप कहते हैं ये जंजीरें कैसी होंगी और कहाँ होंगी, पीछे भी हम पढ़ चुके हैं और आगे भी आएगा इंशाल्लाह तीसवें बारे में इसका तذکرہ कि एक एक जंजीर जो है ना सबून ज़िराअन, सूरत मारिज में आयत है कि सबून, सबून कहते हैं 70 को, 70, और ज़िराअन यहाँ उंगली से लेके ये कोहनी का जगह होती है, इतने को एक ज़िरा कहते हैं अरबी में, यानी 70-70 हाथ लंबी उनकी एक कड़ी होगी, बड़ी मोटी सी जंजीरी देखें, तसव्वुर में आता होगा किसी जानवर को बांधने की, या कोई कभी कोई डेवल की कोई तस्वीर देखी हो, किसी जेंट की देखी हो, बड़े बड़े संगलों में बांधा जाता है। अब इतने छोटे जिस्मों को इन जंजीरों में कैसे बांधा जाएगा, इसके लिए अल्लाह ताला जिस्म बड़े कर देगा। पीछे हम ये बात पढ़ चुके हैं कि जहन्नमी का जिस्म इतना मोटा हो जाएगा कि एक एक दांत उसका जो ये ओहद पहाड़ जितना हो जाएगा। ड्रैकोला का लफ्ज़ तो कुछ भी नहीं है उसकी जगह, टारजन भी कुछ नहीं है जो लोगों के नज़रों में किरदार है, इतने बड़े बड़े जिस्म हो जाएंगे, ये कान की लो से लेके ये कंधे का जो फासला है ये 70-70 मील हो जाएगा, उनका वजन इतना बढ़ जाएगा जैसे मुझे तो ऐसे लगता है कि पूरे आसमान पे बस एक एक बंदा होगा, और हमारी सोच से भी ऊपर है ये चीज़ कि वो कैसे बनेंगे। क्यों? कि अल्लाह ताला उनके जिस्म को मुख्तलिफ अजाबों के काबिल करना चाहते हैं। थोड़े से जिस्म के ऊपर कुछ भी हो तो क्या होगा, बड़ा जिस्म करते हैं। फिर इसको एक और चीज़ से भी हम देख सकते हैं कि दुनिया में आप देखिए, जब कोई चीज़ जलती है ना तो फूल जाती है, जब कोई फूलते हैं ना, कभी आप अल्लाह ना करे किसी ऐसी जगह आपको जाना पड़े, लेकिन आप देखें जो जहाँ जख्मी होते हैं जले हुए लोग, तो खाल फूल जाती है, जिस्म फूल जाता है, जहन्नुम की आग जहन्मियों को फुला देगी। इसी तरह एक और चीज़ जो इंसान को फुलाती है ना, वो जहर फुलाता है। कभी आपको छोटी सी कोई जहरीली चीज़ बाइट करे ना, तो आप देखते हैं कि आपकी स्किन फूल जाती है। अल्लाह ना करे किसी को ऐसे हालात से सामना करना पड़े, लेकिन जहन्नुम की जो आग है ना, वो जहन्मियों को फुला देगी, जहन्नुम का जहर फुला देगा, फुनकारे मारेंगे वहाँ, यानी इतना मोटा मोटा कर देगा, और वहाँ जाके फिर भड़कती हुई आग में ये जाएंगे, और न जाने इनका हाल क्या होगा कि जैसे जानवरों की तरह पाँव में इनके बेड़ियाँ और हाथ जिस्मों को संगलियों में डाल के जहन्नुम में फेंक दिया जाएगा। ये कुफर का नतीजा है, कफूरा। इसके बरक्स, इन अलब्रार यशरबू न मिन का सिन का न मिजाजुहा काफूरा, नेक लोग शराब के ऐसे जाम पियेंगे जिसमें काफूर की आमेजिश होगी। अब यहाँ नेकों का तस्करा है और कई आयतों में चलेगा कि अल्लाह ताला नेक लोगों को वहाँ क्या देंगे, पिलाएंगे उनको कास से। कास क्या है इधर? प्याला। जैसे शराब के कुछ खास बर्तन होते हैं ना, अल्लाह ताला ने वही इस्तेमाल किया लफ्ज़। पहले तो लफ्ज़ अब्रार, अब्रार जब बर्रुन की जमा है, अब्रार जब बारुन की भी जमा होती है, कुरान पाक में एक और जगह आता है खिराम बररा, बहुत नेक करने वाले, बिर्रुल वालिदैन, लैसल बिर्रा में भी ये लफ्ज़ गुजर चुका, वसी पैमाने पर नेकियां करने वाले। अब ये लफ्ज़ अब्रार को देखें, कौन है ये? ये कोई एक मखसूस नेकी करने वाले नहीं है, बल्कि ये दीन की हर नेकी को लेने वाले, दीन के पूरे इमेज को लेने वाले। इनका मामला क्या होगा? यशरबू, ना पिलाए जाएंगे शरीबा से, मिन का सिन, कास क्या है? ऐसे जाम, का न मिजाजुहा काफूरा, जिनका मिजाज काफूर वाला है। मिजाज वही है जो उर्दू में हम कहते हैं जिसको हम कहते हैं ना, इस चीज़ की ये तासीर है, ये गर्म है, ये ठंडी है, यानी ऐसी शराब उनको पिलाई जाएगी जिसमें काफूर की खुशबू होगी। पहली बात, यहाँ लफ्ज़ जहाँ शराब का आता है तो कुछ लोग परेशान हो जाते हैं कि भाई दुनिया में शराब है तो जन्नत की शराब फिर क्यों है, और जब वहाँ पीनी है तो यहाँ क्यों नहीं पीनी। तो एक छोटा सा जुमला याद रख लें कि जन्नत की जो शराब है ना, वो सिर्फ नाम की शराब है। और अल्लाह ने ये नाम क्यों इस्तेमाल किया? उन लोगों के लिए जिन्होंने दुनिया में अल्लाह की नाराज़गी से डरते हुए शराब छोड़ी थी। दैट्स इट। बाकी दुनिया की शराब और आखरत की शराब में कोई कदर मुश्तरक नहीं है। और अरबी में हर पीने वाली चीज़ को शराब कहते हैं। मशरूब, ये उर्दू में जो लफ्ज़ होता है शरबत, ये शरीबत से ही है। हर पीने वाली चीज़ शराब कह के असल में अल्लाह ताला उन लोगों को तस्कीन देते हैं कि देखो, अगर दुनिया में अल्लाह के कहने पे गंदी, नापाक और गलीज़ शराब तुम छोड़ते हो, तो वहाँ तुम्हें कैसी शराब मिलेगी कि मिजाज हुआ काफूरा। दुनिया की शराब में तो बदबू होती है ना, उसमें खुशबू होगी। दुनिया की शराब गला सड़ा के न जाने कितने मराहल से खमीर करके पनाते हैं, वहाँ की शराब कैसी है? आई नहीं, चश्मों से निकलेगी, फ्रेश होगी बिल्कुल। यशरबु बिहा इबादुल्लाह युफज्जिरूनहा तफजीरा। वो चश्मों से निकलेगी, वो एक चश्मा है जिससे अल्लाह के बंदे पियेंगे और जहाँ से चाहेंगे बसहूलत इसकी शाखें निकाल लेंगे। यानी हदीस में आता है कि जन्नत में जहाँ तक भी कोई देखना चाहे, मिसाल है कि एक चश्मा उधर है, उसका दिल चाह रहा है कि मैं ज़रा इसको अपने घर के करीब करूँ, वहीं से उसकी एक शाख निकलेगी और इसके घर की तरफ आ जाएगी। यानी अल्लाह ने क्या क्या इंतज़ाम किया। आज कहते हैं जी टच सिस्टम, पोर्टेबल, टैप खोलो तो पानी आ जाएगा। ये तो आज हम पानी को देखते हैं ना, जन्नत के जो मशरूब हैं वो इस तरीके से होंगे कि जहाँ से जिसका दिल चाहेगा वो उसमें से अपनी नेमत को लेना चाहेंगे तो ले आएंगे। कहीं कोई नहर जा रही है, आपका दिल चाह रहा है ये यहाँ ना हो, मेरे घर के करीब हो, आपको अल्लाह ताला एक वहाँ निकाल देगा। अब आज कोई सोचे कैसे होगा, पॉसिबल नहीं, नहीं पॉसिबल तुम्हें नहीं लगता तो तुम ना मानो, अल्लाह के लिए तो मुमकिन है ना। युफज्जरून का लफ्ज़ देखिए, फजरा से है, चीरने के मानों में, वसी पैमाने पे किसी चीज़ का फटना, और तफजीरा यानी उसको फाड़ के ले जाएंगे। आज दुनिया में तो कोई तसव्वुर ही बस कर सकता है ना। मैंने देखा है लोग कहते हैं जी समंदर के किनारे घर बना रहे हैं। अब कैसे बना रहे हैं? आप समंदर पे तो नहीं बना सकते, वहां से एक छोटा सा पानी का एक नाला सा निकाल लेते हैं, थोड़ी सा पानी जमा करके उसके इर्द गिर्द घर बना देते हैं जी, ये समंदर का किनारा हो गया। यानी आज देखें शेडो लेक, हमारे वहाँ ह्यूस्टन में एक बड़ा मारूफ इलाका है शेडो लेक। शेडो कहते हैं किनारे को और लेक कहते हैं नहर को ना, तो उन्होंने पानी का एक जमा किया हुआ है, खुद ही ला के वहाँ पानी रखा हुआ है और उसके इर्द गिर्द चारों तरफ घर बने हुए हैं और घरों के बैक यार्ड हैं तो उधर है। इंसान शुरू से ऐसे पानी के पास रहना बड़ा पसंद करता है, कहा वहाँ असल घर होंगे। और आप देखिए कि कितना खूबसूरत मंजर होगा ना, कि घर के पीछे समंदर हैं और चश्मे बह रहे हैं, लेकिन ये होंगे कौन लोग? इसका तذकरा किया गया कि यूफून बिन नजरी व यखाफून यौमन कान शर्रुहु मुस्ततीरा। अल्लाह अकबर है। ये वो लोग होंगे जो अपनी नजरें पूरी करते हैं और उस दिन से डरते हैं जिसकी आफत हर सू फैली हुई होगी। यानी पहला इनका अमल क्या है कि ये नजरों को पूरा करने लगे। नजूर नजर से, और नजर किसको कहते हैं? जैसे नजरों ने आज का लफ्ज सुना होगा आप लोगों ने भी, नजर कहते हैं कि कोई काम फर्ज नहीं था लेकिन आपने खुद अपने ऊपर फर्ज कर लिया। जैसे हजरत मरियम की माँ ने कहा कि इन्नी नजर तू लका माफी बतनी मुहर्ररा, कि मैं अपने पेट के बच्चे को अल्लाह की नजर करती हूँ। तो मुराद यह है कि जो वादा करते थे या जो नियत करते थे नेकी की, उसको करके रहते थे। मुझे ऐसे लगता है कि जो कमिटमेंट करते थे ना, उसको निभाते थे। अब देखिए कि एक तो वो नेकी है ना जो फर्ज है, नमाजें फर्ज है, पढ़नी पड़ेंगी, ना पढ़ी तो गुनाह होगा, दिस एंड दैट। असल बात यह कि बंदा खुद अपने ऊपर किसी नेकी को लाजिम करे फिर निभाए, फिर जान पे खेल के निभाना पड़े तो निभाए लेकिन पीछे ना हटे। फिर दूसरी इनकी खूबी क्या थी? यखाफ होना याउमन, वो डरते थे उस दिन से। कौन सा दिन? कान शर्रुहु, जिसका शर है मुस्ततीरा, फैल जाने वाला। ये जन्नत क्यामत के दिन की बात है। लफ्ज़ मुस्ततीर को समझ जाएंगे तो बहुत कुछ समझ जाएंगे। तोए यारा, तैर से, परिंदे को कहते हैं तैयार, तैयारा या तैयूर, इसी से है। यानी उस दिन का शर फैला हुआ है, जब परिंदा उड़ता है ना तो बिल्कुल स्ट्रेच हो जाता है, फैल जाता है। यहाँ क्यामत के दिन के शर को फैलने वाली बात क्यों कहा गया? कि क्यामत के दिन क्या सूरज बिल्कुल करीब आ चुका होगा, وحشت ہوگی، گھبراہٹ ہوگی اور لوگ خوف کی وجہ سے پریشان ہوں گے. یعنی اس ایک لفظ کو اردو میں بیان کیا جا ہی نہیں سکتا کہ اللہ نے کتنا پیارا دن قیامت کے لیے کہا ہے کہ جس کی آفت ہر طرف پھیلی ہوئی ہے. کبھی آپ نے کہیں زلزلہ آیا ہوا کوئی منظر دیکھا ہو، سیلاب زدگان کی کوئی تصویریں دیکھی ہوں، ایسے لگتا ہے ہر چیز حسرت کا شکار ہوئی ہے، روتی روتی شکل ہے. قیامت کا دن ایسا دن ہوگا کہ جس دن ہر طرف شر ہی ہوگا اور پھیلا ہوگا، اور اس دن اللہ تعالیٰ ایسے لوگوں کو امن میں رکھیں گے. کتنا خوش قسمت ہے وہ شخص جو دنیا میں اس کی تیاری کرے. پھر مزید خوبیاں ان کی، وَيُطْعِمُونَ الطَّعَامَ عَلَىٰ حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا، جو کھانا کھلاتے ہیں اس کی محبت میں مسکین، یتیم اور قیدی کو. اب اس آیت کے دو معنی ہیں کہ جنت میں جانے والوں کی اگلی خوبی کیا ہے، کہ وہ اللہ کی محبت میں یتیموں، مسکینوں اور قیدیوں کو کھانا کھلاتے ہیں. اگر ہم ہو یا ہی کی ضمیر اللہ کی طرف کریں، لیکن اگر ہی کی ضمیر کھانے کی طرف کریں تو اس کا دوسرا معنی کیا بنتا ہے، کہ کھانے سے خود بھی محبت ہے، اس کے باوجود خود کھانے کی بجائے یتیموں، مسکینوں اور قیدیوں کو کھلا دیتے ہیں. یہ کون کھلا سکتا ہے؟ جس کو یقین ہو کہ دوسرے کو کھلانے سے اللہ مجھ سے خوش ہوگا. اور آپ دیکھیے کہ کھانا کھلانا، اور وہ بھی اللہ کی محبت میں کھانا کھلانا، اتنی بڑی نیکی ہے کہ 30ویں پارے میں اس کا کثرت سے ہم تذکرہ پڑھیں گے. یطعمون الطعام، طعام کھانا کھلانا. ہم سب کتنا کھانا کھاتے اور کھلاتے ہیں، میرا خیال ہے ہمارا تو کلچر ہی کھانا ہے. اگر ایک لفظ میں کہہ دیا جائے، کسی سے خوشی کا اظہار کرنا ہو، کسی کی محبت کا اظہار کرنا ہو، کسی کا کوئی بھی معاملہ، سب سے پہلے فکر یہ پڑ جاتی ہے کہ کھانا کیا کھلائیں گے. کھانے کے بغیر نہ خوشی پوری ہوتی ہے نہ غم پورا ہوتا ہے. لیکن جب اس کھانے میں اللہ کی رضا شامل ہو جاتی ہے اور اللہ کے لیے کھلاتے ہیں، اس کے اندر پھر اللہ تعالیٰ کی طرف سے رحمت بھی آتی ہے. مثلا کیا صورتیں، مسکین اور یتیم کو تو ہم سمجھ سکتے ہیں، کسی بھی سوسائٹی کے پسے ہوئے لوگ، جو ایسے لوگ ہیں کہ جن کو کوئی نہیں کھلاتا. جو بچے ہوتے ہیں نا، ان کو کھلانا آسان ہے. بس آپ کی دوست ہیں، اس کے بچے آپ کے گھر میں آئے، آپ بڑے پیار سے ڈائننگ ٹیبل پہ بٹھائیں گے، بیٹا کیا کھاؤ گے، یہ سیریل ڈال دوں، یہ بنا دوں، یہ کھلا دوں. کیوں؟ آپ کو پتا کل میرے بچے نے بھی جانا ہے اس کے گھر، تو میری دوست بھی کھلائے گی. لیکن ان بچوں کو کھلانا بڑا مشکل ہو جاتا ہے جن کا کوئی سامنے نہ ہو. وہ بچے جو ماں باپ کے ساتھ پل پل رہے ہیں ان کو ہم کھلائیں، یا وہ بچے جن کا کوئی ہے ہی نہیں اور صرف ہم نے ان کی ٹیک کیئر کرنی ہے، تو کہیں گے جو بھی یہ کھلا دو، اس کو کس نے دیکھنا ہے، چپ کر کے کھا لو، زیادہ ضدے نہیں کرتے. آپ دیکھیے کہ رشتوں میں بھی بہت ہوتا ہے. وہ ماں، نانیاں، دادیاں جو اپنے بچوں، نانواسوں، پوتوں کو کھلاتی ہیں، اس صورت میں جب وہ کبھی کبھی آئے ہیں اور ماں باپ بھی ساتھ ہیں، وہ کھلانا، اور خدا نہ خاص تک کوئی نواسا پوتا اگر پلے ہی پڑ جائے کہ جس کو پالنا پڑے، اس کو کھلانے میں زمین آسمان کا فرق ہوتا ہے. اللہ تعالیٰ یہاں کہہ رہے ہیں کہ کھلانا ہے تو میری محبت میں کھلانا ہے. اور لفظ اسیر جو ہے نا، یہ قیدیوں سے اسارا، اس کی جمع پیچھے ہم پڑ چکے. قیدی کی شکل کیا ہے؟ کو مسلمان بھی ہو سکتا ہے، کافر بھی ہو سکتا ہے. اللہ کے نبی نے غزوہ بدر کے قیدیوں کے بارے میں یہ حکم دیا تھا کہ ان کو اچھا کھلاؤ، ان کے ساتھ خاطر کرو، خدمت کرو ان کی. پھر آپ دیکھیے کہ یہاں تو وہ قیدی ہیں نا جو کسی جنگ میں آگے یا کسی اور غلط چیز میں آگے مسلمانوں کے پاس، لیکن ایک اور قیدی ہیں جن کو کھلانے کا تذکرہ سورہ بقرہ میں ہم پڑھ چکے کہ الذین اخسروا فی سبیل اللہ، جو صحاب صفہ کی بات تھی کہ کچھ لوگ خود کو بھی قید کر لیتے ہیں. کون؟ جو اللہ کے راستے کے کاموں میں جمع ہو جاتے ہیں. صحاب صفہ تھے، وہ وہاں پہنچ چکے تھے لیکن ان کے پاس اتنا وقت ہی نہیں ہوتا تھا کہ وہ کھا پکا سکیں، علم کے راستے میں اپنے آپ کو ڈیووٹ کر لیتے تھے. تو ایسے تمام لوگوں کو کھلانا جو ہے، اللہ تعالیٰ نے اس کو جنت کی ذریعہ کہا، اور ساتھ ہی کہہ دیا کہ ان کو کھلا کے کوئی احسان نہیں جتلاتے، بلکہ انما نطعمکم لوجہ اللہ، بے شک ہم کھلاتے ہیں تم کو اللہ کی رضا کے لیے. لا نرید منکم جزاء ولا شکورا، اور نہ ہم تم سے کچھ بدلہ چاہتے ہیں اور نہ شکریہ چاہتے ہیں. اپنے پاس ہم لکھ کے دیکھیں، کہاں میں نے آخری دفعہ اس نیت سے کھلایا کہ کوئی میرا شکریہ بھی نہ ادا کرے، نہ کوئی مجھ سے خوش ہو، نہ مجھے کوئی جزا دے. دنیا میں آپ دیکھیے کہ کتنا ہی عام ہے نا، ہم دوستوں کے گھر بھیجتے ہیں، وہ ہمارے گھر بھیجتے ہیں، ہم ان کا کھاتے ہیں، وہ ہمارا کھاتے ہیں. یہ ایک عام بات ہے، یہ دستور ہے. اس میں بھی انشاءاللہ اجر مل سکتا ہے اگر انسان کی نیت اچھی ہوگی، لیکن کسی کو اس سوچ کے ساتھ کھلانا کہ بس اب تم مجھے دوبارہ پوچھو بھی نہ، یا مجھے اب تم اس کے بدلے میں کچھ نہ کھلاؤ، یہ بہت مشکل ہوتا ہے. اور یہ صرف وہی کھلا سکتا ہے جس کو واقعی اللہ سے محبت ہے. ہمارے والد کہا کرتے تھے کہ پوری روٹی خود کھانی، اس سے وہ پیٹ نہیں بھرتا جو اپنی روٹی میں سے توڑ کے کسی دوسرے کو آدھی ساتھ کھلا دو. بعض دفعہ ایسا ہوتا ہے نا، دیکھیے عام حالات میں تو ہم کہتے ہیں بھائی سب ٹھیک ہے، کوئی بڑی بات نہیں، لیکن کچھ حالات ایسے ہوتے ہیں کہ آپ کا خود بھی اتنا نہیں ہوتا. اب ہم ان چیزوں کا سمے امیجن کر نہیں پاتے کیونکہ ہمارے پاس ہے ہی بہت، اللہ کی رحمتوں میں پلتے ہیں، ہمارے پاس جتنا کھا کھلا لیتے ہیں اس سے زیادہ فریزر میں فریج میں پڑا ہوتا ہے. لیکن کوئی ایسا لمحہ زندگی کا کہ جب تھا ہی تھوڑا، یا خود کھانا تھا یا دوسرے کو کھلانا تھا. اب صحابہ کرام کی زندگی میں پڑھیں، انہی آیتوں پہ حضرت علی اور حضرت فاطمہ کا ایک واقعہ بھی آتا ہے بہت تفاسیر میں، کہ کیسے ان کے پاس کھانا تھا لیکن انہوں نے یتیم کو کھلا دیا، مسکین کو کھلا دیا، خود بھوکے رہے. یہ جو بات ہے نا، یہ بہت مشکل ہے. اور اس پہ ذرا ہم غور کریں نا، تھوڑی سی بات اپنے سمجھنے کے لیے، کہ آج دیکھیے کہ جب ہم خوب کھاتے ہیں، مثال ہے کہ باہر کا کھانا، ہوٹلنگ، اور ایک ایک برگر جو باہر سے ہو سکتا ہے کہ ہمیں 10 روپے کا ملتا ہوگا، تو وہ کہیں اچھے ہوٹل میں کھائیں گے تو وہ 100 روپے کا ملے گا، کھا لیتے ہیں صرف یہ سوچ کے کہ شوق بھی ہے اور نام بھی ہے. جب سے یہ چینڈ فوڈ چلا ہے نا، میکڈونلڈ اور کے ایف سی اور دس اینڈ دیٹ، میں یہاں کی تو بات ہی نہیں کرتی، میں تو اپنے ملکوں کی بات کرتی ہوں. جب میں نے آج سے کئی سال پہلے کی بات ہے کہ میرے حال اس چیز کو بھی شاید کتنے ہی سال آگے ہو گئے ہوں گے، یعنی ایک پیزا اس وقت جو ریگولر سائز کا تھا وہ 500 روپے کا بکتا تھا، 500 روپے کا ایک پیزا ہٹ کا پیزا. ہم کہیں تھے تو انہوں نے لیا، تو میں باہر سے گئی تھی حالانکہ، لیکن میں حیران ہو گئی کہ یہ 500 روپے کا ایک پیزا، اور ابھی شاید چند سال پہلے مجھے پتہ چلا کہ 1000 روپے پلس کا پیزا بکتا تھا. 1000 روپیہ جس ملک میں آپ ایک پیزا، اور جب ایک فیملی جاتی ہے اور اسپیشلی جب لوگ گیسٹ کو لے کے جاتے ہیں تو 5-10 پیزے تو لگتے ہی ہوں گے. یعنی لٹرلی میں نے خود دیکھا ہے لوگ ایک ایک دعوت پہ 5-6-7 ہزار کا صرف باہر کا ہوٹل کا بل بنتا ہے. یہ کوئی شادی کی دعوتیں نہیں ہیں یا کوئی گھر کی منگنی اور اپٹن نہیں. اور اسی گھر میں جو ماسی کام کرنے آتی ہے، اگر فل ٹائم ماسی بھی ہے جو فل ٹائم رہتی ہیں، ڈے اسپینڈ کرتی ہیں، 3000 روپے تنخواہ تھی میں نے ان دنوں جو پتہ کیا. گھر والوں نے صرف ایک کھانا باہر کھایا کھلایا 5000 اس کا روپے بل آتا ہے، اور گھر میں ماسی کو پورا مہینہ آپ کے سارے کام کر کے 3000 روپے ہے. میں نے کہا برتن دھونے والی کو کتنے ملتے ہیں، تو مجھے ابھی بھی شاید میں پوچھتی رہتی ہوں، ابھی بھی جب میں کبھی پاکستان جاؤں تو میں ساری چیزیں پوچھتی ہوں، اچھا آج کل آلو کتنے کے ہیں، گوشت کیسے کلو ہے، آج کل دودھ کیسے کلو ہے. اور ماسیوں کا بھی ریٹ جو مجھے پتہ چلتا ہے، میرا نہیں خیال کہ ابھی بھی یہ جیسے برتن دھونے آتی ہیں مہینے میں ایک دن، تو شاید ہی کسی کی 700-800 روپے پورے مہینے کے برتن دھونے کی اس سے زیادہ تنہا ہوگی. اور حال کیا ہے کہ آپ خود سوچ سکتے ہیں کہ ان غریبوں کے پاس کھانے کو بھی نہیں ہوتا، اور پھر جو ہمارا بچا کھوچا، اور جتنا ہمارے پھینک دیتے ہیں اتنا تو وہ بیچاروں کے پاس اتنا ہوتا ہی نہیں ہے. کسی نے مجھے ایک ای میل بھی بھیجی، اور یہ جو فاسٹ فوڈ ہیں بہت معروف سے، تو اس میں تھا کہ جو لوگ کھانا کھاتے ہیں نا تو پلیٹوں میں تھوڑا تھوڑا چھوڑ جاتے ہیں، چکن اور بوٹیاں اور روٹیاں. تو ایک آدمی تھا، یہ کسی مسلم ملک کی لیکن پاکستان کی بات نہیں ہے، کوئی اور ملک ہوگا، نام سے کوئی غرض ہی نہیں، نہ مجھے یاد ہے اس وقت. وہ سارا کھانا ہوٹل والوں کو تو ذمہ داری ہوتی ہے کہ انہوں نے بڑے بڑے بنس میں پھینکنا ہے، کیونکہ یہ بھی نہیں صحیح کہ آپ کسی کا ٹیبل سے آیا ہوا کھانا کھا لیں. تو ایک شخص تھا، تو وہ رات کو شام کے قریب آتا جہاں ان کے یہ بڑے بڑے کین تھے، تو وہ کالے کالے لفافے لے کے آتا، پھر ان میں سے الگ الگ کرتا، ہڈیاں، گوشت جس میں تھوڑا لگا تھا ان کو ایک میں کرتا، بریڈس کو دوسری جگہ کرتا، اور جو ایکسٹرا چیزیں تھیں وہ پھینکتا. پھر یہ گھر جاتا ہے اپنے، اور اس کے جانے سے پہلے گھر میں بیوی بچے بڑے اہتمام سے ٹیبل رکھ کے بیٹھے ہوئے ہیں، اور بڑے سلیقے سے. اور یہ پھر جب وہ تھیلے کھولتا ہے اور اس میں وہ جو ہڈیاں اور بوٹیاں تھوڑی تھوڑی لگیں وہ بچوں کو دیتا ہے، اور وہ اتنے پیار سے کھاتے ہیں اور ساتھ خوشی مناتے ہیں کہ ہم یہ کھانا کھا رہے ہیں. اور اس پہ انہوں نے بتایا تھا کہ دیکھیں جنہوں نے چکھا، اس میں انہوں نے ایک پوری ایک مووی بنی ہے، اور یہ بہت چلی تھی، اس میں مجھے یاد آ رہا ہے کہ شاید پورے دنیا میں سب سے زیادہ یہ دیکھی گئی، یہ پسند کی گئی کہ لڑکی ہیں بڑی بہت جوان ہیں، چلو باہر کھانا کھانے جاتے ہیں، سہیلیاں جا رہی ہیں، کسی پر تھوڑا چکھا، ٹریش کر دیا، یہ اچھا نہیں، دوسرا منگایا. اس طرح کا کھانا اتنا جو ضائع ہو رہا ہے، تو وہ جا کے وہ انسان کھا رہے ہیں. اب آپ دیکھیے کہ جب کسی کو اللہ کے لیے کھلاتا ہے بندہ، تو پھر اس کو خود خوف بھی تو آتا ہے نا. اگر جتنے کا کھانا ہم باہر 5-6 لوگ کھاتے ہیں، اتنے کا گھر میں پکا لیں، بہترین کھانا نہ خود کھا سکیں بلکہ کتنے بھوکوں کو کھلائیں، کتنے غریبوں کو کھلائیں. یہ وہ آیتیں جو ہماری زندگی میں سوشل ورک چاہتی ہیں، کہ ہم دیکھیں کہ غریبوں کو، مسکینوں کو، آج بھی دیکھیں جیلوں کے قیدی کتنے بھوکے ہیں. ہم صرف اپنے ہی ملک کی بات کر لیں تو میرا خیال ہے کہ ہمیں کتنے نیکی کے موقع مل سکتے ہیں. کپڑے نہیں، کھانا نہیں، مسکین ہیں، اللہ تعالیٰ کہتے ہیں ان کو کھلاؤ اور اللہ کی رضا کے لیے کھلاؤ. اس پہ انشاءاللہ انسان کوئی پریکٹیکل سٹیپ بھی لے سکتا ہے، کیونکہ اللہ تعالیٰ کہتے ہیں کہ اِنَّا نَخَافُ مِن رَبِّنَا يَوْمًا عَبُوسًا قَمْتَرِيرًا. ہمیں اپنے پروردگار سے اس دن کا ڈر لگتا ہے جو چہروں کو کریہ المنظر اور دلوں کو مضطر کرنے والا ہوگا. دو لفظ ہیں، ایک ابوسن اور ایک قمتریرہ. ابوس کس کو کہتے ہیں؟ عبس و تولا، تیوریاں چڑھانا. یعنی قیامت کے دن کا اتنا خوفناک منظر ہے اس میں کہ وہ دن ہے جو تیوریاں چڑھا رہا ہوگا، یعنی جیسے کسی کو پر غصہ کھا رہا ہے. اور قمتریرہ کا جو لفظ ہے قمتر سے ہے، وہ لکڑی جو مجرموں کے پاؤں پھیلانے اور سزا دینے کے لیے ہوگی، اس کو قمتر کہتے ہیں. یعنی اتنا سخت دن جس کے اوپر آنے والا ہے، کیا پھر وہ دوسرے لوگوں کو خوش کرے گا یا اللہ کو خوش کرے گا؟ اصل میں یہاں قیامت کے دن ہی کی بات بتائی گئی. اور ساری بات کا خلاصہ کیا ہے کہ دنیا میں بھی انسان کسی سے اگر کوئی نیکی کرتا ہے نا، صرف اللہ کے لیے کرے. اور یاد رکھیے، نیکی کی توفیق رہتی اسی کے پاس ہے جو صرف اللہ کے لیے کرتا ہے، کیونکہ انسان بڑے چھوٹے ہیں اور کوئی ہماری نعمتوں، ہمارے اچھے جذبوں کی پوری قدر دے ہی نہیں سکتا. آپ شوہروں کے لیے کچھ کرتے ہیں نا کام سارا دن، آپ پورے یقین سے یہ بات سمجھ لیں کہ آپ جتنا مرضی ان کی خوشی کے لیے کریں گے، وہ اتنا خوش نہیں ہوں گے آپ سے. آپ اپنے بچوں کی خوشی کے لیے کریں. آپ سارا دن کھڑے ہو کے کچن میں کھانا پکائیں، صرف کھانے پہ نہ لیں اس کو، باقی بھی چیزیں، کبھی بھی بچے ماں کی محبت کا پورا حق نہیں دے سکتے. مہمان، آپ 10 چیزیں ان کے لیے پکائیں گے نا، پھر بھی کہیں نہ کہیں کمی رہ ہی جائے گی. دنیا میں کوئی بندہ کسی کو پورا دے ہی نہیں سکتا. اب دنیا والوں سے لیں گے تو ملیں ہی کہ نہیں. آپ بہو ہیں، آپ ساس کی خدمت کر رہے ہیں صرف اس لیے کہ وہ خوش ہوں؟ نہیں ہوں گی. سمپل سی بات ہے، وہ نہیں خوش ہوں گی. آپ ساس ہیں، آپ کہتی ہیں میں نے بہترین ساس بننا ہے، بس میری بہو میرے سے خوش رہے، نہیں ہوگی. یہ پاسیبل ہی نہیں ہے. اس کے لیے ایک ہی بندہ کام کر سکتا ہے جو اپنے رب کے لیے کرے گا. ایسے ہی لوگ پھر آخری دم تک کرتے ہیں، کیونکہ ان کو یاد ہے کہ وہ دن آنے والا ہے جو ہمارے سامنے تیوریاں چڑھا رہا ہے. یعنی اس کی شدت اور اس کی ایسی ہے کہ چہرے بگڑ جائیں گے، سلوٹیں ڈال دے گا. ابوس کا لفظ آتا ہے ترش رو، بہت ماتھے پہ تیوریاں چڑھانے والے شخص کی طرف. اور فرمایا کہ ایسے لوگ جو ہیں وہ اللہ کے خوف سے ایسے کام کرتے ہیں، اور جب یہ کام کر لیتے ہیں تو اس کا بدلہ کیا ملتا ہے؟ فَوَقَاهُمُ اللَّهُ شَرَّ ذَلِكَ الْيَوْمِ، بس بچا لے گا اللہ ان کو اس دن کے شر سے. وَلَقَّاهُمْ نَضْرَةً وَسُرُورًا، اور انہیں تر و تازگی اور سرور بخشے گا. وَجَزَاهُمْ بِمَا صَبَرُوا جَنَّةً وَحَرِيرًا، اور ان کو اس کے بدلے میں جو صبر انہوں نے کیا، جنت اور ریشمی لباس عطا کرے گا. کیا ہوا؟ چند دن کی پابندیاں نا، مشکلات، صبر، لیکن ایسی پیاری جنت ملے گی جس میں ریشم پہنائے جائیں گے، اور خوبصورت جنت ہوگی. مجھے ایسے لگتا ہے کہ ان آیتوں میں تو بیچ میں رکنے کی بجائے صرف اس کے لفظوں کا حسن دیکھنا چاہیے. اور جب کبھی کسی اچھے قاری کی آواز میں آپ اس سورت کو سنیں اور آپ کو ساتھ ترجمہ سمجھ آ رہا ہو، تو بالکل ایسے لگتا ہے کہ آپ جنت میں بیٹھے ہوئے ہیں. بالکل اس میں کوئی اور چیز نہیں، صرف تصور کرایا جا رہا ہے کہ دیکھو وہ کتنی پیاری جنت ہوگی. متقین فیہا علی الارائک، تکیہ لگائے ہوں گے اس میں مسندوں پہ بیٹھے ہوئے. ارائک اریکہ کی جمع، کہ وہ جنت میں جائیں گے تو بڑی بڑی مسحریاں ہوں گی، جیسے ارد گرد پردے لٹکے ہوتے ہیں، دلہن کی مسحری کہہ لیں یا اسٹیج کہہ لیں، اور وہاں بیٹھے ہوں گے. لا یرون فیہا شمسا ولا زمہریرا، نہ تو ان کو وہاں دھوپ کی حدت ملے گی اور نہ سردی کی شدت ہوگی. جنت میں ایسے ہے کہ دھوپ نہیں ہوگی. میں جب یہ آیتیں پڑھتی ہوں تو میں سوچتی ہوں کہ واقعی شاید ناروے میں اللہ تعالیٰ نے جنت کی بہت ساری جھلکیاں رکھی ہوئی ہیں، نہ یہاں دھوپ لگتی ہے. ہاں، اب سردی کی بات کر کے آپ میں سے کچھ کو سوچ کے لگے گا کہ نہیں یہاں سردی بہت ہے، لیکن اتنی بھی نہ ہو سردی تو پھر تو ہم پتہ نہیں کیا کریں نا. لیکن جنت میں وہ چپتی ہوئی دھوپ نہیں ہوگی جو گرمیوں کی دھوپ، جو لو لگتی ہے. آج بھی آپ دیکھیے کہ جن ملکوں میں گرمی ہوتی ہے وہاں کے لوگ گرمیوں میں کیا ان کے حال ہوتے ہیں، زبان باہر آئی ہوئی ہے. جاتے بھی ہیں اور عورتیں پھر بھی بازاروں میں جاتی ہیں یہ سوچ سوچ کے کہ شاپنگ کرنی ہے. اچھا شاپنگ سینٹر اے سی والے ہوں گے، اس کے باوجود آپ دیکھیے کتنی گرمی ہوتی ہے. کہا جنت کا ویدر جو ہے یہ نیوٹرل ہوگا، نہ بہت دھوپ نہ بہت سردی. زم حریرہ کا جو لفظ یہاں ہے، یعنی بہت زیادہ ٹھنڈ نہیں ہوگی और हाँ आप देखिए कि अल्लाह के हुक्म से अगर सर्दी भी है तो इंतज़ाम कितने हैं। जब सर्दियों में आप यहाँ आते हैं तो कोई इमेजिन नहीं कर सकता कि घर के अंदर और बाहर का जो टेम्परेचर है, ज़मीन आसमान का फ़र्क है। बस लोग इंजॉय करते हैं, जब हम लोग यहाँ आए तो बहुत सर्दियाँ थी तो कुछ लोग परेशान ही होते हैं ना कि आप यहाँ क्यों आ गए, क्या हुआ है। तो मेरे शौहर की बात मुझे याद आ रही है कि किसी दोस्त ने इनको फ़ोन पे बातचीत कर रहे थे तो उन्होंने बताया कि तुम ये बताओ कि तुम नॉर्वे क्यों गए हो, तो इन्होंने कहा कि यानी ये मज़ा लेने के लिए कि ठंड से अंदर आओ तो गर्म घर कैसा होता है, यानी गर्म रहने के लिए इधर मैं आया हुआ ना, मजाक में बात कर रहे थे। तो हकीकत है कि अल्लाह ताला ने सख्त सर्दी से भी बचाया हुआ है और गर्मी से भी बचाया हुआ है, और साथ ही साथ वदानियतन अलैहिम ज़िलालुहा वज़ुल्लिलत क़ुतूफुहा तस्लीला, और जन्नत के दरख्तों के साए इन पर झुके हुए होंगे और इनके खोशे मुकम्मल तौर पर इनके ताबे फरमान होंगे। हदीस में आता है कि जन्नती अपनी अपने बिस्तर पे लेटा होगा, आप ज़रा सोचें, बड़ी प्यारी कहू चार आप उस पे लेटी हैं और दूर आपको अंगूरों की बेल दिख रही है। अब दुनिया में वो आप कहते हैं अच्छा उठूँ तोड़ूँ फिर खाऊँ, चलो छोड़ दें, नहीं, जन्नती सिर्फ ख्वाहिश करेगा कि कभी ये मेरे पास आ जाए, इतने में उसके अंदर से एक शाख निकलेगी और वो फल बिल्कुल जन्नती के मुंह के साथ लग जाएगा। जितना खाना चाहेगा खा लेगा, जब पेट भर जाएगा दिल भर जाएगा तो शाख पीछे होगी, उसके बाद वापस अपनी जगह पे जाके दोबारा रेनोवेट हो जाएगी, क्योंकि जन्नत हमेशा की है ना, कुछ कमी नहीं। जन्नत के फल जो है उसके अंदर गूदा होगा सिर्फ, ना छिलका होगा ना गुठली होगी, ना धोने पड़ेंगे और ना खाएंगे तो मोटे हो जाएंगे, ना दाने निकलेंगे कि एक आम खा लिया तो दूसरा ना खाओ। दुनिया में आप देखिए कि अगर नेमतें हैं भी ना तो कितनी है, उसमें भी नक्स है, पैसों की आती हैं, खरीदनी पड़ती हैं, फिर खाएं तो नुकसान ज़्यादा होता है, एक जीत एक खासा से ज़्यादा हम खा ही नहीं सकते, लेकिन जन्नत के अंदर ऐसे लगता है कि हर वो चीज़ है जितनी खानी चाहो खा लो, और झुकी हुई हर चीज़ कुतूफुहा कतफ से हा? फिर कहा वा युताफ अलैहिम बियानियत मिन फिद्दतिन व अकवाबिन, और फेराए जाएंगे यानी उनके अंदर सागर फेराए जाएंगे बर्तन चांदी के, व अकवाबिन कानत कवारीरा, और ऐसे खास प्याले होंगे जो शीशे के लगेंगे, यानी शीशे के बर्तन होंगे और चांदी के होंगे, और बाज़ कहते हैं कि चांदी के होंगे लेकिन इतने चमक रहे होंगे कि देखने में शीशे के लगेंगे, जैसे बहुत शाइनी चीज़ होती है ना, उसी से इशारा मिल रहा है। अकवाब जो है ये कूप की जमा है, कप को कहते हैं, और कवारीरा कारूरा की जमा है, मशरूब या छुहारे रखने का बर्तन, यानी अरब लोग एक ख़ास बर्तन इस्तेमाल करते हैं खजूरें रखने के लिए, उसकी तरफ इशारा है। और फरमाया कि वो कैसे होंगे, कवारीर मिन फिद्दतिन, वो शीशे होंगे चांदी जैसे, कद्दरूहा तकदीरा, जो एक ख़ास तरकीब से बने हुए होंगे। अब ये क्या होंगे कोई नहीं जानता। ये आयतें थी कि जिनको पढ़ कर एक सहाबी जो थे वो बेहोश हो गए थे कि अल्लाह के नबी ये सब होगा जन्नत में। हम तो ऐसे कहते हैं ना, हाँ मेरे साथ ही याद आ जाते हैं, हाँ वो मेरे पास वेक है, हाँ वो क्रिस्टल होगा वो। हमारी तो दुनिया ही इतनी सजी हुई है ना कि हमें ये आयतें ही कोई इतनी अट्रैक्ट नहीं करती, लेकिन वो लोग जो मिट्टी के बर्तनों में पीने खाने वाले थे उनका हाल तो इन आयतों को पढ़ के वाकई ऐसे ही हो जाता था कि वो यहाँ रह कर भी अपने आप को वहाँ तसव्वुर करें, तरतीब से रखे होंगे, कद्दरूहा तकदीरा। बाज़ दफ़ा आप देखिए कहीं आप जाएँ ना, बर्तन बहुत अच्छे होते हैं, बहुत खूबसूरत होते हैं, लेकिन मेज़बान ने सलीके से नहीं रखे होते, बेतरतीबी है। अल्लाह ताला कह रहे हैं वो बड़ी तरतीब से रखे हुए होंगे। अब आप इनको इमेजिन ही करेंगे तो कर सकते हैं, वरना तो मेरा ख्याल है कि इन आयतों का हक नहीं अदा हो सकता। वह युस्कौन फ़ीहा कासन कान मिज़ाजुहा ज़ंजबीला, और वहाँ उन्हें शराब के ऐसे जाम भी पिलाए जाएंगे जिनमें सूंट की आमेजिश होगी। अब ये दूसरी किस्म की है, ये अपनी तासीर में ठंडी होगी, यानी शराब है जिसमें जिंजबील कहते हैं सूंट को, अदरक होता है ना जिंजबील, ये वही चीज़ है। अब ये क्या होगा, हमें क्यों बताया गया, इसलिए कि जो अरब लोग थे उनका ये फेवरेट मशरूब था, वो गर्म मिजाज थे तो वो मशरूब के अंदर सूंट की खुशबू डाल के पीते थे। आज भी आपने शायद कोई कहवा ऐसा उनका देखा होगा कि जिसमें एक ख़ास किस्म की एक खुशबू होती है, उसी की तरफ इशारा है, लेकिन वहाँ उसमें तलहीन नहीं होगी। अल्लाह अकबर, दिल नहीं चाह रहा कि बीच में रुकें, बस ऐसे चाह रहा है कि पूरा आयतों का तस्करा हम करके ही रुकें। कहा ऐनन फ़ीहा तसम्मा सलसबीला, वो जन्नत में एक चश्मा होगा जिसे सलसबील कहते हैं, यानी चश्मों से शराब और ये सारे मशरूब निकलेंगे और सलसबील होगा। व यतूफ़ अलैहिम विल्दान मुखल्लदून, और फिराए जाएंगे उसमें लड़के, विल्दान कहते हैं वलद को, ये जो लड़कपन होता है ना, 7, 8, 9 साल की उम्र के लड़के बालग होने से पहले, उनको कहते हैं मुखल्लदून, हमेशा लड़के ही रहेंगे। खुल्द से खालिद खलूत। दुनिया में देखिए कि जो खिदमतकार लोग होते हैं ना, उनमें से मोमन लोग किन को पसंद करते हैं? यंग को। यंग में ताकत भी होती है, हिम्मत भी होती है। लेकिन क्या होता है कि जो नए नए लोग आते हैं यंग, वो आपके मिजाज को नहीं समझते, उनको इतना पता नहीं होता, काम नहीं सही करते या सुस्त होते हैं। आहिस्ता आहिस्ता आप उनको ट्रेन करते हैं तो फिर बूढ़े हो जाते हैं, फिर अब वो काम नहीं कर पाते। किसी जवान को लाएंगे तो काम नहीं करेंगे। लेकिन जन्नत में अल्लाह ताला ने कुछ लड़के ऐसे रखे हैं कि जो हमेशा लड़के ही रहेंगे। बस लोग इस पे बात करते हैं ये कौन होंगे, तो ये रिवायत में आता है कि ये मुशरिकीन के वो बच्चे हैं जो बलूगत से पहले मर गए, यानी प्यूबर्टी के एज से पहले जो मुशरिक मर जाते हैं ना, उनको फिर अल्लाह ताला जन्नत में ले आएगा और इस तरह ये फिर उनके रहेंगे। लेकिन वहाँ के गुलामों की भी बड़ी शान है, क्योंकि अमीर का तो गुलाम भी बड़ा नखरे वाला होता है ना, उनको भी अपनी शान मिलती है। तो अल्लाह ताला यहाँ उनकी बात करके कहते हैं कि वो हमेशा लड़के रहेंगे। मोहल्लत से एक तो मुराद ये कि हमेशा उनके पास रहेंगे, और दूसरा मुराद ये कि वो लड़के ही रहेंगे। अल्लाह पर खूबसूरत कितने होंगे। इज़ा रअयतहुम हसिबतहुम लुलुअं मंसूरा, जब तुम उनको देखोगे तो ऐसे समझोगे जैसे कि वो मोती हैं बिखरे हुए, पर्ल्स की तरह। कितने को प्यारे होंगे। आज भी दुनिया में अगर आप किसी जगह बड़े खूबसूरत बच्चों को देखें तो ऐसे ही मंजर आता है ना, यानी बहुत खूबसूरत होंगे। मंसूरा, बिखरा, नसर से, ये वही लफ्ज़ है नसर जो शेर के मुकाबले में हम बोलते हैं ना, पोइट्री और प्रोज जो होती है, यानी बिखरे हुए होंगे, हर तरफ होंगे, कोई थोड़े नहीं होंगे बल्कि बहुत सारे होंगे। व इज़ा रअयता थम्म रअयता नईमं व मुल्कन कबीरा, और जब कभी तुम इन्हें देखोगे और फिर तुम उनको देखोगे तो नेमते ही नेमते हैं, यानी एक बड़ी सल्तनत है नेमतों वाली। जिधर देखो तुम्हें जन्नत में सिर्फ नेमते दिखेंगी। कितनी होगी? रिवायात में आता है कि एक अदना दर्जे का जो जन्नती है ना, उसको भी जन्नत में इतनी बड़ी जगह मिलेगी जितनी दुनिया में किसी बड़े बादशाह की सल्तनत होती है। यानी हर बंदा अपने आप को वहां बादशाह ही समझेगा कि मेरे पास इतना कुछ है। मुल्कन कबीरा, अब सब कुछ हो गया लेकिन कपड़ों की बात ना हुई तो औरतें तो खुशी नहीं होंगी। हम कहेंगे कपड़े ही नहीं है, तो कहा आलियहुम सियाबु सुंदुसिन खुसरुम व इस्तबरकुम व हुल्लु असाविर मिन फिद्दतिन व सकाहुम रब्बुहुम शराबन तहूरा। अल्लाह अकबर। इस पर बारीक रेशम और गाढ़े रेशम के लिबास होंगे, और इन्हें चांदी के कंगन पहनाए जाएंगे, और इनका परवरदिगार इन्हें साफ सुथरी शराब पिलाएगा, शराबन तहूरा। अच्छे कपड़े भी आ गए हैं, सुंदर, यानी ऊपर हम रेशम पहन लेते हैं ना तो अंदर मोटा कपड़ा सस्ता लगवा लेते हैं कि चलो ये किसने देखना है, क्योंकि पहनते ही लोगों के लिए। अल्लाह ताला कहते हैं जन्नती जो कपड़ा पहनेंगे ना, ऊपर बारीक होगा, प्योर रेशम आप देखें जैसे ऑर्गेन्जा है या प्योर रेशम है, तो वो ऊपर पतला होगा, लेकिन इसके अंदर जो होगा ना, इस्तबरक कहते हैं अंदर के अस्तर को, जैसे रजाई का अंदर अबरा होता है, इस्तबरक भी रेशम का होगा, वो मोटा होगा रेशम, ये पतला। ऐसे ही कर लेंगे, जिस कपड़े की शलवार है वो नीचे लग जाएगी और ऊपर जो है वो पतली होगी, और फिर आप अच्छे कपड़े पहने हैं तो फिर जेवर भी पहनाएगा अल्लाह ताला, चांदी के फिजा। अल्लाह हो, है किसी फन फ्लेक्स से कम? कोई बड़ी से बड़ी पार्टी, आप कहीं भी बहुत अच्छे बन ठन के जाएं, कोई दुनिया का फंक्शन सोचें जो आपने बड़े अमीर लोगों का देखा हो बहुत का, फिर भी ये सब कुछ तो होगा लेकिन जो रब वहाँ शराबे तहूर पिलाएगा वो नहीं होगा। दुनिया में आप देखिए जितनी मर्जी बड़ी अच्छी पार्टी हो, जब तक मेज़बान खुद आके सर्व ना करे ना, तो मेहमान ज़रा गिल्टी फील करते हैं, फिर मेज़बान फिर रहे होते हैं प्लीज़ खाइए, ठीक खाइएगा, ये करिएगा, वो करिएगा, एक हमारा बना हुआ ना ट्रेडिशन, हालांकि सब रखा हुआ लेकिन खुद भी कहना पड़ता है। तो अल्लाह सबको जन्नत में बुला के क्या कह रहे, खुद पिला रहे हैं, आप पी लें, जरा सोचें इस मंजर को। और साथ ही साथ क्या कहा जाएगा, इन्नहा सकान अलकुम जुसाम वखान सायुकुम मशकूरा। कोई एहसान नहीं है, बस ये है तुम्हारी जुजा और तुम्हारी कोशिश की कदर की गई है, बदला नहीं है पूरे का पूरा, लेकिन तुमने जो मेरे रास्ते में कोशिशें की, जो मुसीबतें सही, जो बातें सुनी, जो तुम पे इतराज़ हुए, जो तनकीद हुई, उन सब का बदला तुम्हें आज अल्लाह दे रहा है। اللہ کے نبی کے اوپر بڑے الزام لگتے تھے مکہ والے آ کے بڑی باتیں کرتے تھے ان میں یہ باتیں کر کر کے کہ یہ خود ہی گھڑ لیتے ہیں اور ایسی باتیں کرتے ہیں اللہ تعالیٰ کہتا ہے بس ان کی باتیں سن کے پی جاؤ گزر جاؤ بس اس دنیا سے وہ دن آنے والا ہے کہ تمہارا رب تمہیں اپنے ہاتھوں سے شراب طہور پہ لائے گا اور شراب طہور کیوں کہا کیونکہ اس شراب کے پینے سے پھر انسان کی عقل میں خلل نہیں آئے گا یہ شراب اس انسان کی مت نہیں مار دے گی جیسے دنیا میں ہوتی ہے یہ ساری نعمتیں پا کے آپ دیکھیں اگر ہم تھوڑا سا اس کے اوپر ڈسکشن کریں کہ دنیا میں آپ کسی بھی جگہ جائیں جو بڑی مشہور ہو جو بڑی قیمتی ہو مفت ملتی ہے الحمدللہ کافی دنیا میں ٹریولنگ ہوئی اور جب بھی کہیں جاتے ہیں تو عموماً دل ہوتا ہے سب کا کہ جو شہر کی سب سے اچھی چیز ہے وہ دکھائیں پہنائیں کچھ ایسی جگہوں پہ ہم گئے کہ یعنی صرف ایک ایک بلڈنگ جو ہے جس کے بارے میں ہم نے ہی سوچ لیا کہ یہ بڑی خوبصورت ہے اور جنت میں اس کے اندر انٹری کا ٹکٹ اس ملک کی کرنسی میں ہنڈرڈز میں ہے وہاں آپ چائے کا کپ پئیں تو 100+ کا ہے کہ یعنی اگر اس کے 100 فلور ہیں یعنی دنیا میں ایک ایسی بلڈنگ بنی ہے کہ جو خیال یہ ہے کہ اب دنیا میں سب سے اونچی ہے اور ایک 141 شاید اس کے فلور ہیں اور اس کے ہر فلور پہ جانے کے یعنی چلے آپ 100 پہ رک جائیں تو وہاں ایک بالکنی اور نیچے دیکھ کر دکھنا کہ وہی دکھنا ہے جو آپ کو سڑک پہ چلتے پھرتے دھکے کھاتے ہوئے آپ دیکھتے ہیں یہاں دیکھیں اس فلور پہ اتر جائیں تو اتنے درہم میں چلیں اور اوپر چڑھ جائیں تو اتنا اس سے اوپر ملنا کیا وہی جو نیچے ہے لیکن لوگوں کی کوششیں ہوتی ہیں کہ ہم کسی طرح وہاں پہنچ جائیں جو نئی چیز بن جاتی ہے لوگ کہتے ہیں بس یہی شاید جنت میں جھلکی ہوگی کوئی ٹاور مجھے تو ایسا نہیں دکھا کہ جو اس آسمان کے پار دکھا دے لیکن لوگ ریڈ کارپٹس ہیں ادھر یہ ہے وہی چائے جو باہر آپ کو 2 درہم کی مل جائے گی وہ اندر آپ جا کے 50 درہم کی پی لیں آپ کی خوشی ہے وہاں جی یہ ہے وہ ہے لیکن جو اصل جنت ہے کیا پھر اس کے لیے کام نہیں کرنا اصل بات ہے سار یکم یہاں دیکھیے عمل نہیں سار کوشش اللہ کو پتہ ہے بندے کی بھاگ دوڑ ہے کچھ کیا نہیں کیا ہوا ہے کہ نہیں ہوا اللہ تمہاری کوششوں کی قدردانی کرتا ہے اور اگر کوششیں ہی نہیں ہیں یا جس درجے کی کوششیں ہیں کیا پھر اس سے جزا زیادہ ملے گی یہ وہ آیتیں ہیں کہ جو لوگوں کو پھر چین نہیں لینے دیتی تھیں پھر وہ سوچتے تھے کوشش کریں ہم میں سے ہر بندہ سوچے کہ میری کتنی کوشش ہے ابھی تو اپنے آپ کو سنوارنے کی کوشش نہیں پوری ہوئی دوسروں کو کہاں سنواریں گے ابھی تو خود دین نہیں سیکھا دوسروں کو کہاں سکھائیں گے ابھی تو خود اچھا اخلاق سیکھا نہیں ابھی تو خود دنیا میں ایک اچھا مسلمان بن کے رہنا نہیں سیکھا تو دوسروں کو کہاں سکھائیں گے اس کے لیے اب ہم سب کو اپنی کوششوں کی کو ریوائز کرنے کی ضرورت ہے ہم تھوڑی سی کوشش کر کے تھکتے ہیں اور سوچتے ہیں بہت کر لیا بڑا احسان جتلا دیا اب دیکھیے دنیا میں بھی تو لوگ کوشش کرتے ہیں نا اوور ٹائمس اور سے اور جاب خوب سے خوب سر تلاش اور آپ دیکھیں جن کو منی کمانے کا کریز ہوتا ہے نا وہ نہیں تھکتے وہ چائے پی پی کے رہیں گے لیکن نائٹ شفٹس کر لیں گے لوگ دعوتوں میں جا رہے ہیں وہ کہتے ہیں نہیں جی ہماری تو جاب کا ٹائم ہے یہ بھی تو کوشش ہے نا بھاگ دوڑ تو لگی ہوئی ہے آپ کا خیال ہے کہ اگر ہم اللہ کے راستے میں نہیں آتے تو کیا پھر ہمیں آرام سے بیٹھ جائیں گے لوگ ایک ایک فلم کی شوٹنگ میں آپ دیکھیے جان ہتھیلی پہ لے لیتے ہیں کئی کے دن بھوکے رہتے ہیں جنگلوں میں جا کے رہتے ہیں بعض کردار ایسے ہوتے ہیں کہ جن کو ریئلٹی ٹچ دینے کے لیے ان کو اپنے ناخن بڑھانے پڑتے ہیں کبھی بال بڑھانے پڑتے ہیں کبھی عجیب و غریب حلیے اختیار کرتے ہیں کرتے ہیں کیونکہ جی فیمس ہونا ہے پیسہ لینا ہے گلیمرائز ہیں تو کیا وہ جنت جس کی اتنی چیزیں ہیں کیا وہ ہمیں نہیں اس چیز کے اوپر مائل کرتی میرا دل چاہ رہا ہے کہ یہاں تک کی آیتوں کی ہم تلاوت سنیں اور پھر اس کے بعد ان آیتوں کا مفہوم ذہن میں رکھیں اور اگر ان کو سامنے رکھتے ہوئے ہمیں واقعی تھوڑا سا تصور آ جائے تو ساتھ ہی ساتھ دعا بھی مانگیں کہ اللہ ہمیں اس جنت کی کوشش کرنے کی توفیق دے اس کی طلب اس کی تڑپ اور اس کو پانے کی کوشش تو کریں دیکھیے بندہ کچھ لینے جاتا ہے نا اس کے پیسے نہیں ہوتے کچھ تو ہو ہاتھ میں چھپتے چھپاتے اللہ یہ ہے یہ ٹوٹے پھوٹے یہ کرنسی ہے یہ تو ریز گھاری ہے آئے گی تو نہیں اس سے جنت لیکن ہے ہی ہے تو کیا اللہ تعالیٰ پھر اس سے زیادہ مانگے گا بعض دفعہ بچے ہوتے ہیں وہ ماں باپ سے کسی چیز کی ضد کرتے ہیں پھر ماں باپ کہتے ہیں میں نہیں لے کے دے رہی تم خود پیسے جمع کرو پھر وہ بچارے اپنی پاکٹ منیوں سے تھوڑے تھوڑے تھوڑے جمع کرتے ہیں پھر آخر جب وہ کہتے ہیں بس ممی یہی ہے ہاں تو پھر ماں پیار سے لیتی کہتے لاؤ یہ بھی دو باقی میں ڈال لوں گی بالکل یہی ہمارے ساتھ ہوگا ہماری یہ ساری کوششیں دنیا میں جو ہم کریں گے نا یہ اس جنت کے دروازے کے اندر داخل ہونے کا ٹکٹ بھی نہیں لے کے دیں گی یہ کوئی انٹری ٹکٹ بھی نہیں کیا وہاں جا کے چیزیں دیکھنی اور وہاں کی رائڈز اور وہاں کے کھانے اللہ کہے گا تم تھوڑی سی ریزگاری تھوڑے کوائن ہی لے کے آگے ہو نا باقی میں ڈال لوں گا کوشش تو کرو